जान मरने भो, यो जान मरने भो। हो मैले तिमीलाई मन पराको अवस्था हो, तर भन्नलाई डराको अवस्था हो। मैले बुझेको छु तिम्रो मनको कुरा, तिम्रो मनमा पनि छन् रहर अधुरा। मनको कुरा माना भित्रै गैला सम्मा लुकाउने हो, सिधा सिधा नबोलेर यो मन तेरो दुखाउने हो। तिम्रो बाटो हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै यो जान मरने भो। मैले तिमीलाई मन पराको अवस्था हो, तर भन्नलाई डराको अवस्था हो। सधैँ भरि तिमी सँगै हुने मन छ, म त तिमलाई आफ्नो भन्छु तिमी मलाई आफ्नो भन। तिमी मलाई बिर्सिएर कहिल्यै पराएको नभए।